एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दाया बाया हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै। एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकै साथ बाढी अनि पहिरो ल्याउने बर्खे झरीपो देख्छु, सपना पनि अचेल अनेक थरीपो देख्छु। बाढी अनि पहिरो ल्याउने बर्खे झरीपो देख्छु, सपना पनि अचेल अनेक थरीपो देख्छु। परदेशी भूमि गाउँको यादले साह्रै नै सताउँछ, परदेशी भूमि गाउँको यादले साह्रै नै सताउँछ। बाढी अनि पहिरो ल्याउने बर्खे झरीपो देख्छु, सपना पनि अचेल अनेक थरीपो देख्छु। परदेशी भूमि गाउँको यादले साह्रै नै सताउँछ, साथीभाइसँगै छिमेकी देख्छु, गाईबस्तु धरीपो देख्छु। बाढी अनि पहिरो ल्याउने बर्खे झरीपो देख्छु, सपना पनि अचेल अनेक थरीपो देख्छु। गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, हर रात सपनीमा ऐठन छ, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, परदेशी भूमि बिरानो ठाउँ यो टन्टलापुर घाममा पसिनाले निर्थुक्क भिजेर म सोचिरहेछु। यति बेला त हाम्रो गाउँ पनि निथुक्क भिजेको होला बर्खे झरीले, हामी पसिनाले भिजे जस्तै। आमा, झरीले बाटोभरि ग्याजी हिलो बनायो होला है, चिप्लिएर हिँडै नसक्ने गरी। पिँढीका डिल पनि बाछिटाले भिजेर उब्केको होला, खरको छानो चुहिएर यसपालि पनि रातभर जग्राम पो बस्नु पर्यो कि, रोपाई त सकियो होला नि है। अनि अहिले त त्यो पाखो बारीमा पनि मकैका बोटहरू बढेर घर पछाडिको जंगल जस्तै बाक्लो भए होलान्, मकैका बोटहरू बढेर त्यही परको शंकरदाईको घर पनि छेकिने भयो होला। अहिले त जंगलको बीचमा बस्ती बसेको जस्तो देखिएको होला हाम्रो गाउँ। म घरमा छँदै कान्छी दिदीले तपाईँलाई उपहार दिएको पोथीले घरै भरिने गरी कुखुरा बढाएका छन् रे भन्ने सुनेथे। अनि अस्ति मात्रै दुईटा त हाफसिलोले लगेको पनि सुनाउँदै थियो दाईले। जंगल छेउको घर झन् त्यही माथि, अहिले त मकै बारीले गर्दा कताबाट हाप्सिलो आयो भन्ने नै थाहा हुँदैन होला। गाउँ कस्तो भएको छ कुन्नी, खुबै याद आउँछ आमा। त्यो हामीले पौडी खेल्ने मर्ताल खोला पनि अहिले त उर्लेर बग्दै होला है। सबै सबै त सोधेर के साध्य लाग्थ्यो र, तैपनि गाउँमा के भइरहेको होला भन्ने कुरा चाहिँ मनमा खेलिरहँदो रहेछ यो सात समुद्र पारीको बिरानो देशमा आइपुगेपछि। केही दिन भयो अचेल सपना पनि निकै नराम्रो देख्न थालेको छु, गैराती पनि त्यस्तै देखेथे। म गाउँ आइपुगेको हुँदो रहेछु, मनमा त्यो हाम्रै गाउँ हो भन्ने लागे पनि त्यो गाउँ हाम्रो जस्तो चाहिँ नहुँदो रहेछ, सुनसान हुँदो रहेछ, उराट हुँदो रहेछ। मैले झिसमिसेमा भालेको पहिलो डाकसँगै छोडेको गाउँ अर्कै भइसकेको हुँदो रहेछ। गाउँ भन्दा पनि एकलास निर्जन ठाउँ पो हुँदो रहेछ त्यो त। हाम्रो घर पछाडिको जंगल पनि भत्किएको हुँदो रहेछ। गाउँलेहरू पनि कतै नहुँदा रहेछन्। झट्टै हेर्दा बस्ती नै मासिएको जस्तो देखिँदो रहेछ त्यो ठाउँ। एकछिन त यसै टोलाउँदो रहेछु म, अनि एक्कासी एकजना बुढो मान्छे घाँसको भारे बोकेर कता हो कताबाट फुत्त मेरो अगाडि आइपुग्दा रहेछन्। म उनीहरूलाई सोध्दो रहेछु, यो गाउँका मान्छेहरू कता गए बा, घरहरू पनि खासै देखिँदैनन्। अनि त्यो बुढो मान्छे मतिर नफर्किकनै जवाफ फर्काउँदो रहेछ, के भन्ने बाबु, दैव लागिगो नि, सखापै पार्यो नि। म झन् आत्तिन पुग्दो रहेछु अनि हतारिएर सोद्धा रहेछु, होइन के भएर बा, के भन्नुभयो तपाईँले? त्यो बुढो मान्छे थप केही नबोल्दो रहेछ, मात्र अघिल्लो जवाब फेरि दोहोर्याउँदो रहेछन्। एकपटक दैव लागिगो नि, सखापै पार्यो नि। ती बुढा मान्छेले त्यही कुरा बारम्बार दोहोर्याइरहँदा म भने कता हो कता हराएजे हुन पुग्दा रहेछु। बाल्यकालका साथीहरूसँगै सबै आफन्तहरू छिमेकीहरू गाउँलेहरू एकैचोटि मेरो आँखा वरिपरि झल्याक झुलुक देखिन आउँदा रहेछन्, ठम्म्याउने नसकिने गरी। अनि फेरि कोही रोए जस्तो कोही चिच्याए जस्तो एक गरी एक खाले कोलाहल मच्याउँदै तत्कालै हराउँदा रहेछन् कता कता। म निकै ठूलो प्रलयको अड्कल गरेर टोलो हुँदो रहेछु, केही बोल्न खोजेर पनि बोल्नै सक्दिन रहेछु। त्यति बेला बल जफत्ती चिच्याउँदो रहेछु म, अनि त्यति नै बेला बिउजेको मलाई यहाँ सँगै सुतेको साथीले झगझगाइरहेको पो हुँदो रहेछ, के भयो तँलाई भन्दै। दार्चुलामा बाढी पस्यो रे भन्ने सुने, धनगढ़ीको केही गाउँ डुबानमा पर्यो रे भन्ने पनि थाहा पाए, आज मात्रै चितवनको नारायणी नदीको पनि बहाव बढ्यो रे भन्ने सुने, नवलपरासीका केही ठाउँहरूमा पनि पानी पस्यो रे बाढी पस्यो रे जलमग्न छ रे भन्ने सुने। त्यसपछि त झनै गाउँको याद लगातार आइरहेको छ आमा। ज्यान मात्र हुन्छ आमा, मन हुन्न परदेशमा, पसिनाको खोलो हुन्छ धन हुन्न परदेशमा। ज्यान मात्र हुन्छ आमा, मन हुन्न परदेशमा, पसिनाको खोलो हुन्छ धन हुन्न परदेशमा। हुरी चल्दा पानी पर्दा गाउँको यादले सताउँछ, भिस्सा हुन्जेल काम हुन्छ जीवन हुन्न परदेशमा। ज्यान मात्र हुन्छ आमा, मन हुन्न परदेशमा, पसिनाको खोलो हुन्छ धन हुन्न परदेशमा। डाँडा पारीको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु, डाँडा पारीको घामलाई हेर्छु आमा र बाबा सम्झिरहन्छु। गाउँ छोड्दा बिझेका काँडा हो, गाउँ छोड्दा बिझेका काँडा परदेशमा बसी झिकिरहन्छु। दिन रात सहरमा झरी पर्छ, गाउँमा सायद खेतै बग्यो कि, गाउँमा सायद खेतै बग्यो कि, गाउँमा सायद खेतै बग्यो कि। हर हो यस्तै चिन्ता लागिरहन्छ अचेल, बाढी आएर खेतै बग्यो कि, न पहिरो आएर गाउँ नै भाँचियो कि, यस्तै यस्तै तर्कनाहरू खेलिरहन्छन् मनभरि। जति सम्झाउन खोजे पनि फिटेकै मान्दैन यो मन। आज त साउनको पहिलो सोमबार हो क्यारे, गाउँका साइली माइली र चमेलीहरू पनि व्रत बस्यो होलान् है। सबै दिदी बहिनीको हातमा हरियो चुरा छर्लङ छर्लङ बजिरहेको होला, हत्केलामा मेहेन्दीले अनेक थरी आकृति कोरिएका होलान्, अनि कति साथीहरू त बोलबम पनि गए होलान् है, कति चाहिँ रमजानमा व्यस्त भएका होलान्। उता भन्दा पनि यता पो छ त रमजानको चहल पहल त। एक बारको जुनीमा भ्याएसम्म परदेशै पुग्नु नै पर्दो रहेछ आमा, धेरै कुरा जानिदो रहेछ। गाउँमै भएको भए यो वर्षामा सायद म पनि साथीहरू भेला गरेर गोठमा तास खेलेर दिन बिताइरहेको हुन्थे होला, कहिले दरमारा कहिले 29 खेल्दै। तर यहाँ आएपछि बुझेको छु श्रम भनेको के रहेछ भन्ने। हामीले अल्छी गरेर दिन बिताउँदा त्यसले देशको विकासमा कति ठूलो नोक्सानी पुर्याएको हुँदो रहेछ भन्ने पनि जानियो। यहाँ आएर धेरै नयाँ नयाँ खानेकुराहरू देखियो, कति त चाखियो पनि अनि कति चाहिँ टाढैबाट हेरेर मन बुझाइयो। तर जो जस्तो भए पनि वनको छरी वनमै रमाउँदो रहेछ, सुनको पिजडामै राखे पनि खुसी हुँदो रहेनछ मन। दिनभरि जति टाढा डुले पनि साँझमा गुण खोज्दै चराहरू फर्किए जस्तो हुँदो रहेछ हाम्रो मन पनि। आखिरीमा घरको याद आइहाल्ने, गाउँको माया लागिहाल्ने अनि मिल्ने भए पनि अहिले भुर्र उडेर जान्थे भने जस्तै लागिरहने। भन्नेहरू त भन्लान् गाउँको माया मारेर विदेश भासियो अनि अहिले चाहिँ खुबै गाउँको माया लागे जस्तो गरेर सोधी खोजी गरिरहेको छ भनेर। तर एउटा कुरा आमा, मैले यसो भन्नुहुन्छ कि हुँदैन त्यो त थाहा छैन, तर विदेशीको मान्छेलाई गाउँको मायाले जति पिरोल्छ त्यति गाउँमै बस्नेहरूलाई चाहिँ पिरोल्दैन होला सायद। उनीहरूले गाउँको माया देशको माया भनेको के हो भन्ने पनि घोरिएर सोच्ने भ्याएका हुँदैनन् जस्तो लाग्छ मलाई त। खैर, मेरो आफ्नो तर्कना पनि हुन सक्छ, तर जब विदेश जाने निर्कुल गरेको एउटा मान्छे लाइनमा उभिएर बडो प्रयासले पासपोर्ट हातमा पार्छ त्यति बेला पहिलो पटक चचक्क चस्किँदो रहेछ मन। ढिलो चाँडो म मेरो ठाउँबाट टाढा जाँदैछु भन्ने सोचेर पासपोर्टमा भिसा लागेपछि विदेश जान भनेर सबैसँग बिदाबारी भएर रोइरहेका आफन्तहरूलाई नरुनु भन्दै तर आफू चाहिँ रुँदै एका बिहानै घरबाट निस्किँदा दोस्रो पटक कटक्क कुणिदो रहेछ मन। यति माया गर्ने आफन्तहरूबाट टाढिएर कहाँ कहाँको बिरानो भूमिमा जान नपरेको भए पनि हुन्थ्यो भन्ने सोचेर अनि जब सिरिङ्ग हुने गरी भुइँ छोड्दै आफूलाई बोकेको हवाई जहाज त्रिभुवन विमानस्थलबाट माथितिर नेपालकै भूमिमाथि उडिरहेको हुन्छ त्यति बेला तेस्रो पटक नमजाले भक्कानिँदो रहेछ मन। अब कहिले फर्केर आउने होला भन्ने सोच्दै त्यसपछिका दिनहरूमा चाहिँ हरेक क्षण हरेक पल त्यही गाउँ सम्झिरहँदो रहेछ मन। यति बेला गाउँमा के भइरहेको होला भनेर, को के गरिरहेका होलान् भनेर यसरी पनि बढ़िरहँदो रहेछ गाउँघरको माया। विदेशमा बस्नेहरूको लागि त चाडबाडहरू पनि रुवाउनको लागि मात्रै आउँछन्। गाउँमा यति बेला बुवा आमाहरू साथीभाइहरू के पो गर्दै होलान् भन्ने सोच्दै बस्यो। थाहै नपाइकन आँखामा आँसुहरू टुप्लुक्क आइसुक्दो रहेछ। यहाँ त प्रत्येक श्वासमा विदेश बिझाउँछ आमा, प्रत्येक धड्कनमा गाउँको याद बदलिन्छ। गाउँमा बाढी पहिरो जान्छ, मन दुख्छ परदेशीको, सधैँ हाँस्ने ओठहरूमा खुसी लोक्छ परदेशीको। गाउँमा बाढी पहिरो जान्छ, मन दुख्छ परदेशीको, सधैँ हाँस्ने ओठहरूमा खुसी लुक्छ परदेशीको। जब कोही विदेशीले तेरो देश गरीब भन्छ, बोल्न केही नसकेर शिर झुक्छ परदेशीको। गाउँमा बाढी पहिरो जान्छ, मन दुख्छ परदेशीको, सधैँ हाँस्ने ओठहरूमा खुसी लुक्छ परदेशीको। घरको समाचार पर्खिरहन्छु, उडिरहने चरीलाई हेर्छु, घरको समाचार पर्खिरहन्छु। लेक बेसी देउराली डाँडा, लेक बेसी देउराली डाँडा, परदेशमा सम्झी तडपी रहन्छु। हर साँझ सहरमा भुरी चल्छ, गाउँमा सायद छनै उड्यो कि, गाउँमा सायद छनै उड्यो कि, गाउँमा सायद छनै उडे। हर रात सपनीमा आइठन हुन्छ, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि, गाउँमा सायद पहिरो गयो कि। आफन्तको चिन्ता अनि गाउँघरको चिन्ता, बाढी आउला पहिरो ज्वाला भयभरको चिन्ता, परदेशीको जीवन भन्नु चिन्ताले नै जेलिएको एउटा चिन्ता नसकिँदै फेरि अर्को चिन्ता। सीआईएनमा सोमबार बीबीसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुशी थोरै, आँसु धेरै, पीर छ आज पनि, पारी भोजराज वारी महावीर छ आज पनि। कहिले घर सम्झाउने कार्यक्रम, कहिले मन सम्झाउने कार्यक्रम, बहकिने मन। घर सम्झिएर बस्नुहुने तपाईँ, घर सम्हालेर बस्नुहुने तपाईँ, अनि जहाँ जहाँ भए पनि मन बहकाएर बस्नुहुने तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। एक हप्ताको तगारो पन्छाउँदै आज फेरि बात मार्न आइपुगे सारथी भोजराज विश्वकर्मासँगै। तपाईँ रुँदा रुनेछु, म हाँस्दा रमाउँछु, ढुक्क हुनुहोस्, आज पनि खुबै बहकाउँछु। सामुदायिक सूचना नेटवर्क सीआईएनको स्टुडियो काठमाडौँबाट प्रसारण भइरहेको रेडियो कार्यक्रम बहकिने मन देशभरिका 80 भन्दा बढ़ी रेडियोहरूबाट एकैसाथ सुनिरहनु भएको छ। आज पनि उसै गरी तपाईँलाई स्वागत गर्न आयौं, तपाईँलाई बहकाउन आइसकेका छौं। शुरूआतमा नै केही कुरा भन्छु तपाईँलाई, यो श्रावणबाट बहकिने मन बजिरहेका रेडियोहरूमा र अब फेरि बहकिने मन बजाउन चाहने रेडियोहरूको लागि एउटा प्रक्रियाको शुरूआत गरेका छौं हामीले। जुन प्रक्रिया के रहन्छ भनेर सबै बहकिने मन बजिरहेको रेडियोहरूमा पत्रचार गरिसकिएको छ। गएको श्रावण 2 गते नै मेल गरिसकेका छौं हामीले। यदि पत्र प्राप्त नभएको भए पनि सम्पर्कमा आइदिनु होला, एउटा प्रक्रिया पूरा गरेर बहकिने मन बजाउन थालिदिनु होला, यो चाहिँ अनुरोध। र अहिलेसम्ममा कृष्णसार एफएम नेपालगंज, रेडियो उदयपुर उदयपुर र सौगात एफएम बैतडी, 3 रेडियोहरूबाट यो प्रक्रिया पूरा भइसकेको छ। अरू रेडियोहरूलाई नै यो प्रक्रिया पूरा गर्नको लागि सम्पर्कमा आइदिनु हुनको लागि अनुरोध गर्दछु। कार्यक्रम हो बहकिने मन, बहकिने मनमा अनेक बहानाहरू गर्छौं, प्रेमका विविध आयामहरूमा छलफल गर्छौं, तपाईँलाई बहकाउँछौं, तपाईँको मनको निकै नजिकसम्म पुग्न सकेका छौं भन्ने चाहिँ लाग्छ। एउटा विषय उठान गर्छौं, त्यो विषयमा तपाईँको विचार बुझ्नु त छँदैछ, अनि नियममा रहेको तपाईँको मुक्तक सुन्छौं, मुक्तक फर्काउँछौं पनि, जसको लागि 01-55-50-982 नम्बर डायल गरेर तपाईँ आउनुपर्ने हुन्छ। आजको कार्यक्रममा हामी उठाउँदैछौं एउटा विषय कि प्रेम सम्बन्ध, अधिकांश प्रेम गरिरहेकाहरूले प्रेम भन्ने बित्तिकै त्यो विवाहमा गएर परिणत हुनुपर्छ, प्रेम विवाहमा परिणत भएन भने त्यो असफल प्रेम भनेर बुझिरहेका छौं हामी। त्यसैले पनि आज प्रेम सम्बन्ध यदि अमर रहनको लागि, प्रेम सम्बन्धले आफ्नो मूल्य यथावत रहनको लागि प्रेम सम्बन्धहरू विवाहमै परिणत हुनुपर्छ कि पर्दैन त भन्ने विषय आज हामी उठाउँदैछौं, तपाईँको विचार बुझ्दैछौं। हरेक प्रेमहरू के, प्रेमको अर्थ भनेको विवाह हुनैपर्छ भन्ने हो, या विवाह नहुँदाखेरि प्रेमको अर्थ रहँदैन, त्यो प्रेम यत्तिकै विलीन भएर जान्छ त, तपाईँको विचार बुझ्छौं। तर त्योभन्दा अगाडि आजको प्रेम तरंग यो सेगमेन्टको लागि हामीले विचार बुझेका छौं वरिष्ठ निर्माता, निर्देशक तथा कलाकार तुलसी घिमिरे, जसले लाहुरे, देवता, दक्षिणा, दर्पण छाया जस्ता धेरै सफल चलचित्रहरू दिनुभएको छ नेपाली चलचित्र क्षेत्रमा, र उहाँले राख्नु भएको यो विचार, प्रेम सम्बन्ध विवाहमा परिणत हुनु आवश्यक छ कि छैन। तुलसी घिमिरे वरिष्ठ चलचित्रकर्मी, उहाँको विचार सुन्छौं र त्यसपछि तपाईँको विचारमा प्रवेश गर्छौं। यतिखेर भने वरिष्ठ निर्माता, निर्देशक तथा कलाकार तुलसी घिमिरेको विचार नै अघि सार्छौं। सर्वप्रथम त बहकिने मन सुनिरहनु भएका सब तमाम श्रोताहरूलाई मेरो हार्दिक अभिवादन। मन बहकिन्छ, मन वशमा हुँदैन, मन मन नै हो। प्रेम र भगवानको एउटा सिधा रिलेट गर्छौं हामी, र प्रेम हुन्छ, प्यार किया नहीं जाता हो जाता है भनेर हिन्दीमा एउटा खूब राम्रो छ, त्यो प्रेम आफै हुन्छ, किनकि लाइकिङ हो एउटा कसै कुनै कुनै कुराको, कसैको केही पर्सनालिटीदेखि लिएर कुनै राम्रो कुरा लाग्छ, राम्रो कुरालाई पहिला त इन्फेचुएसन हुन्छ, इन्फेचुएसनलाई डेभलप गर्नु दियो भने त्यो एउटा रोमान्टिक एउटा फिलिङ आउनु थाल्छ, रोमान्टिक फिलिङ भएपछि अब रोमान्स प्रेम बस्छ, र प्रेम डेफिनेटली बिहे पछि प्रेमको अन्त बिहेको दिन हुन्छ। बिहेपछि त्यो प्रेम त्यत्तिकै भाँगा पलाएर र एकदम नै सफल भएर गएको मैले देखेको छैन, धेरै रेयर केसेसहरू छ। हुन त बुढापाकाको कुरा भनेर आजकलका नयाँ पिँढीकाहरूले नयाँ टिनेजरले यो कुरालाई उडाइदिन्छन्, तर उनीहरू पनि एक दिन बुढो भएपछि, उनीहरू पनि एक दिन परिपक्व भएपछि यो कुरालाई बुझ्छन्। प्रेम र विवाहको एउटा परिभाषा कस्तो छ भने, प्रेम विवाह भयो भने विवाहको दिन प्रेमको अन्त हुन्छ, र माघी विवाह एरेन्ज्ड म्यारेज भयो भने चाहिँ बिहाको दिन प्रेम सुरु हुन्छ। यो बुढापाकाहरूले त्यसै भनेको होइन, र प्रेम विवाह नै हुनुपर्छ भन्ने शत प्रतिशत कुनै आवश्यकता छैन। प्रेमको आफ्नो उचाइ हुन्छ, त्यो उचाइलाई बिहा जस्तो कुनै एउटा बन्धनहरूले त्यसको मोहताज हुँदैन। मैले यस्तो धेरै प्रेमी प्रेमिकाको जोडी देखेको छु जसको बिहे भएन, तर त्यो मान्छे जुन केटा थियो उसले उसको केटीको हस्बेन्डलाई त्यति नै राम्रो साथी बनाएको थियो, र केटीको केटीले त्यो केटाको वाइफलाई त्यति नै राम्रो साथी बनाएको थियो, र उनीहरू सबैलाई थाहा थियो उनीहरूको रिलेसन पहिलादेखि नै प्रेम थियो, र त्यो प्रेमलाई त्यो चोखो प्रेमलाई सबैले रेस्पेक्ट गर्छन्। चलचित्रमा चाहिँ हामीले प्रेमलाई खै अत्यन्तै फोहोर तरिकाले देखाइरहेको छौँ। हामीले प्रेम भनेको कुरो बिहा हुनैपर्छ भन्ने कुरो त्यो मान्यता लिए बोकेर फिल्महरू बनाइएको देखिएको छ। झन् अहिलेको नयाँ जमानाको फिल्म मेकरहरूले त प्रेमलाई के बनाए के बनाए, एउटा घिन लाग्दो खेल बनाए प्रेमलाई। यो जुन छाडा चलचित्रहरू आएको छ, त्यो छाडा चलचित्रहरूमा प्रेमलाई अत्यन्तै विभत्स रूप दिइएको छ, त्यस्तो रूप हुँदैन। निर्कौलमा भन्दाखेरि प्रेम प्रेम हो, प्रेमको पाराकाष्ठा विवाह कहिले पनि होइन। सुन्नुभयो वरिष्ठ निर्माता निर्देशक तथा कलाकार तुलसी घिमिरेको विचार, प्रेम सम्बन्धमा विवाह हुनैपर्छ भन्ने छ कि छैन त तपाईँको विचार बुझ्छौ। 0155 50 982 नम्बर डायल गरेर आउनुहोला। आज गुरु पूर्णिमा, धेरैले फेसबुकमा आफ्ना गुरूको तस्विर राखेर सम्झिरहेको देखे, अनि मनमनै सोचे आफूलाई प्रेम सिकाएर टाढा जाने मान्छेको तस्विर फेसबुकमा राखेर धन्यवाद दिने मन धेरैलाई लागेको थियो होला आज, तर उसको संसार भताभुङ्ग हुने डरले इच्छाहरू खुम्चिए होलान्। यस्तै इच्छाहरू खुम्चाउँदाखेरि पनि प्रेम अमर रहिरहेको हुन्छ। फोन सम्पर्कमा कोही हुनुहुन्छ, म उहाँको विचार लिन्छु। हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? पूर्णजी, यही प्रश्नमै तपाईँलाई म केन्द्रित गरिहाल्छु। प्रेम सम्बन्ध विवाहमा परिणत हुनैपर्छ भन्ने छ कि छैन? प्रेम सम्बन्ध विवाहमा परिणत हुनै पर्छ भन्ने छैन। किन होला? किनकि प्रेम गरेर विवाह नै परिणत हुनुपर्छ भन्ने मान्यता छैन। किनभने छैन भन्दाखेरि, वास्तवमा साँचो प्रेम गरिन्छ भनेपछि त्यो विवाहमै परिणत हुनुपर्छ भन्ने छैन। कि प्रेम त एउटा सकारात्मक पाटोबाट पनि गर्न सकिन्छ, होइन? त्यसमा पाउनै पर्छ। प्रेमका धेरै रूपहरू हुन्छन्, होइन? प्रेमको अब धेरै रूप हुँदाखेरि पनि प्रेम वास्तवमा त्यो नबुझेरै, होइन, अब त्यो अहिले विकृतिको रूपमा गइरहेको स्थिति पनि सक्दैन, होइन? त्यो भएका कारणले अलिकति प्रेम विवाहमै छैन। अब तपाईँको मुक्तक अघि सार्नुहोस् पूर्णजी। हो म रोएको पनि याद छ, हो म रोएको पनि याद छ, आँसुले मुख धोएको पनि याद छ, तिमीले त बिर्सिसक्यौ नि त्यो अतीतलाई। हो म रोएको पनि याद छ, आँसुले मुख धोएको पनि याद छ, तिमीले बिर्सिसक्यौ नि त्यो अतीतलाई, माया गर्छु भन्दै यो मुटु छोएको पनि याद छ। हो म एक्लै रोएको पनि याद छ, आँसुले मुख धोएको पनि याद छ। रुने र रुवाउने रीति यस्तै छ, रुने र रुवाउने रीति यस्तै छ, रुन्न भन्दा रुनै पर्ने थिति यस्तै छ। रुने र रुवाउने रीति यस्तै छ, रुन्न भन्दा रुनै पर्ने थिति यस्तै छ। नबुझेर हो कि त नचाहेर हो, रोइरहने मान्छे बिना सिद्धि यस्तै छ। रुने र रुवाउने रीति यस्तै छ, रुन्न भन्दा रुनै पर्ने थिति यस्तै छ। नमस्कार, छुट्टिन्छु। प्रेम सम्बन्ध विवाहमा परिणत हुन आवश्यक छ कि छैन, पर्छ कि पर्दैन, तपाईँको विचार लिन्छु। एकचोटि मैनबत्तीलाई भित्रको धागोले सोधेछ, जल्न त म जल्छु तर तिमी किन पग्लिन्छौ? त्यो सुनेर मैनबत्तीले जवाफ दिएछ, जसलाई मुटुभित्र राखिएको हुन्छ ऊ छुट्टिँदा आँसु त आइहाल्छ नि। मैले फेसबुकमा भेटेको हो यो संवाद, निकै मन छोयो मेरो, सायद तपाईँलाई पनि त मलाई जस्तै भयो होला भन्ने सोच्दैछु म यति बेला। म किन पनि यसो सोच्दैछु भने हाम्रा कतिपय भावहरू समरूपी भइदिन्छन्, अझ हुन्छन् भनौं क्यारे, त्यस्तै भावहरूले एकै खाले प्रतिक्रिया सिर्जना गराउँछ हामीभित्र। हामीले कुनै कुरालाई व्यवस्था गर्यौं भने त्यो सामान्य नै ठहरिन्छ, त्यति महत्वपूर्ण लाग्दैन त्यो, तर त्यही कुरामा पनि केही बेर घोरियौं भने अथवा बढ़ी ध्यान दियौं भने पक्कै पनि केही न केही फेला पार्छौं। तपाईँले हिन्दी फिल्म थ्री इडियट हेर्नु भएको भए सायद एउटा कुरा याद गर्नु भएको होला, अथवा मैले भनेपछि याद गर्नुहोला तपाईँ। त्यहाँ एउटा पात्र छ रणछोड दास स्वामल दास चाँचड अर्थात र्यान्सो, जो अलिक फरक ढंगले जीवन बाँच्न चाहन्छ, दुनियाँको तौर तरिका कदम कदममा च्यालेन्ज गर्छ ऊ। उसको यस्तै हरकतले प्रोफेसरहरू उसलाई क्लासमा कम र बाहिर बढ़ी राख्छन् अर्थात कक्षाबाट बाहिर निकालिदिन्छन्। ऊ एउटा कक्षाबाट निकालियो भने दोस्रोमा गएर बस्छ अनि भन्छ चारैतिर ज्ञान बढ़िरहेछ, जहाँबाट मिल्छ ल्याइहाल। ब्यान्सुकी भाषामा म पनि तपाईँलाई भन्दैछु, सचै हामीले ध्यान दियौं भने चारैतिर ज्ञान बढ़िरहेको पाउँछौ, त्यो लिन मात्र जान्नुपर्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? बकिनी मनमा दोस्रो पटक आवाज मिसाउँदै काठमाडौँको नयाँ बजारबाट म दिपेन सरोवर। सरोवरजी सन्चै हुनुहुन्छ? हजुर एकदम। अचेल धेरै क्षेत्रहरू चाहिँ डुबानले सरोवर जस्तै बनिरहेका छन्, बाढीले है त्यस्तो भइरहेका छन्, भलै काठमाडौँमा त्यो नहोला र काठमाडौँमा सरोवर तपाईँ हुनुहुन्छ। अनि सरोवरजी तपाईँलाई पनि मेरो प्रश्न आजको विषयमा, प्रेम सम्बन्ध विवाहमा परिणत हुनैपर्छ भन्ने लाग्छ कि लाग्दैन? तपाईँलाई के लाग्छ? सम्बन्धहरू विवाहमा परिवर्तन हुनैपर्छ भन्ने चाहिँ लाग्दैन, किनभनेदेखि प्रेम गर्नुको एउटा मात्र उद्देश्य बिहे गर्नु होइन, किनभने बिहेले मात्रै प्रेमलाई अमर बनाउन सक्छ भन्ने एउटा धारणा मान्छेको मनमा गलत किसिमले बसिएको हुन्छ, त्यो नै गलत जस्तो लाग्छ मलाई। किनभने बिहेले मात्रै प्रेमलाई पूर्णता दिन सक्दैन, त्यो त एउटा मान्छेको स्वार्थी मानसिकताले जन्माएको एउटा पराकाष्ठ मात्रै हो जस्तो लाग्छ मलाई। अब तपाईँको मुक्तक सुरु गर्नु सरोवर। हुन्छ, बाँचुन्जेल तिम्रै पीरमा आँसु बगाए भने, बाँचुन्जेल तिम्रै पीरमा आँसु बगाए भने, मरे पनि आत्मा बनी समी पाए भने, आजसम्म तिम्रो नाममा सकिन केही दिन। बाँचुन्जेल तिम्रै पीरमा आँसु बगाए भने, मरे पनि आत्मा बनी समी पाए भने, आजसम्म तिम्रो नाममा सकिन केही दिन। के गरौली बन्द खाममा मुटु पठाए भने, बाँचुन्जेल तिम्रै पीरमा आँसु बगाए भने, मरे पनि आत्मा बनी समी पाए भने। यादमा तपाईँको आँसु बगाउने मान्छे होला, यादमा तपाईँको आँसु बगाउने मान्छे होला, मृत शरीर पनि फेरि जगाउने मान्छे होला। यादमा तपाईँको आँसु बगाउने मान्छे होला, मृत शरीर पनि फेरि जगाउने मान्छे होला। एक्लै त छुट्टिएर ऊ पनि नबस्ला त, एक्लै त छुट्टिएर ऊ पनि नबस्ला त, टाढा हुँदा तपाईँसँगै सघाउने मान्छे होला। यादमा तपाईँको आँसु बगाउने मान्छे होला, मृत शरीर पनि फेरि जगाउने मान्छे होला। नमस्कार, छुट्टिन्छ। सर्वर आउनु भएको थियो तपाईँको पालो 01555982। प्रेम सम्बन्ध विवाहमा परिणत हुनु आवश्यक छ कि छैन यो विचार तपाईँको बुझ्छौ। यतिखेर यो हप्ताको छ उत्कृष्ट मुक्तक मध्ये केही मुक्तक अगाडि सार्छु म। नवीन आचार्य लेटाङचार मोरङका साथी हुनुहुन्छ, हाल राबाङ मलेसियामा। अपार माया तिमीलाई गर्दा गर्दै मरे भने, ती ओठमा मुस्कानहरू छर्दा छर्दै मरे भने, सोच्दा पनि मुटु दुख्छ के गर्छौ खै त्यो पल तिमी, सबै सामु तिम्रो सिउँदो भर्दा भर्दै मरे भने, अपार माया तिमीलाई गर्दा गर्दै मरे भने। यसै गरी सुन्दर शेर्पाली बिन्दास रुङ्घा दुई घनाखोला रुकुमबाट हुनुहुन्छ। हुरी चल्यो भने, बतास चल्यो भने, ख्याल राख्नु साथी यो शरीर ढल्यो भने, अर्को जुनी त खोइ पाउँछु पाउँदिन, अन्तिम सलाम भनिदिनु चित्ता जल्यो भने। अर्को मुक्त पनि अगाडि सार्छु, विकास बानिया चितवन माडी हाल दुबई मरिनामा हुनुहुन्छ। मेरो जस्तै उसको पनि घर टुटेको हुनुपर्छ, खुल्लेयाम समाज सामु इज्जत लुटेको हुनुपर्छ, प्रश्न बिना नै उत्तर पाए पछि त थाहा हुन्छ, उसको कहीँ कतै आफ्नो मान्छे छुटेको हुनुपर्छ। विकास बानिया चितवनका। यतिखेर कोही हुनुहुन्छ फोन सम्पर्कमा, उहाँसँग कुरा गर्छु म। हजुर नमस्कार। नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? नरेशजी, जाजरकोटमा पानी कतैको परिरहेको छ? डुबान छ कि छैन कतै? हेलो, हेलो, ए नरेशजी, ल हुन्छ, तपाईँ पनि आफ्नो विचार राख्न सक्नुहुन्छ। प्रेम सम्बन्ध विवाहमा परिणत हुनै पर्छ भन्ने लाग्छ कि लाग्दैन तपाईँलाई? सम्बन्ध पुरै चाहिँ विवाहसम्म हुनुपर्छ जस्तो लाग्छ। प्रेम सम्बन्ध विवाहमै पुग्नुपर्छ जस्तो लाग्छ? हजुर। किन हो, तपाईँको पनि तर्क राख्नुहोस् न। प्रेम भनेको एकअर्कामा मन मिल्नु हो, त्यही मन मिलेपछि अवस्थामा परिणत हुनुपर्छ कि मन नमिलेकोसँग विवाह हुन सक्छ भन्ने मेरो विचार हो। हुन्छ, अब तपाईँको मुक्तक सुरु गर्नुहोस्। हजुर, म आफै रेटिएर मर्नै मसँग तरबार भएन, आफै रेटिएर मर्नै मसँग तरबार भएन, तिमी छोडेर गयौ मसँग घरबार भएन, आफै रेटिएर मर्नै मसँग तरबार भएन, तिमी आफै छुटेर गयौ घरबार भएन, गरिब तिमी महलको कुरा गर्छौ, महलको म आफै रेटिएर मर्नै मसँग तरबार भएन, मसँग घरबार भएन, महलको कुरा गर्छौ तिमीलाई सजाय राख्ने घर भएन, आफै रेटिएर मर्ने मसँग तरबार भएन, तिमी छुटेर गयौ मसँग। आफै रेटिएर त मर्नु हुँदैन, आफै रेटिएर त मर्नु हुँदैन, निसन्देह फुल्नुपर्छ त्यसै झर्नु हुँदैन, आफै रेटिएर त मर्नु हुँदैन, निसन्देह फुल्नुपर्छ त्यसै झर्नु हुँदैन, मनमा उसलाई कतिपटक सजाउनु भयो होला, मनमा उसलाई कतिपटक सजाउनु भयो होला, फेरि पनि अर्कै मनमा सर्नु हुँदैन, आफै रेटिएर त मर्नु हुँदैन, निसन्देह फुल्नुपर्छ त्यसै झर्नु हुँदैन। नमस्कार, छुटिन्छौं। 0155-9982 प्रेम सम्बन्ध विवाहमा परिणत हुन आवश्यक छ कि छैन, यो विचार, यो विषयमा तपाईँको विचार लिन खोजिरहेको छु। मेरो विचारमा तपाईँ सहमत हुनैपर्छ भन्ने होइन, तर्कसहितको फर्क विचार अघि सार्न तपाईँले पनि सक्नुहुन्छ, यो सबैको विचारहरू हामी लिइरहेका छौं। तर मलाई लाग्छ प्रेम विवाह नहुँदा पनि हुन्छ भनेर वियोगको पीड़ालाई कम आँक्न त सक्दिन म, तर प्रेममा विवाह अनिवार्य आवश्यकता हो जस्तो चाहिँ लाग्दैन, किनकि त्यही पीड़ाको कारण धेरैको जिन्दगी लिक छोडेर अन्त कतै दौड़िरहेको हुन्छ बिछोड हुँदा, त्यसैले पनि कम दुःख हुन्छ भन्न खोजेको, कम पीड़ा हुन खोजेको चाहिँ होइन, तर प्रेम सम्बन्धमा विवाह नहुँदा पनि प्रेम अमर रहन्छ जस्तो लाग्छ मलाई चाहिँ। पहिलो जस्तै किनभने आफ्नो प्रेम सम्बन्ध विवाहमा परिणत हुन पाएन भने प्रायः सबैले मेरो प्रेम असफल भयो भन्ने गरेका छन्। यसो भन्नुको सिधा अर्थ के हो भने हामीले प्रेमको सफलता र असफलता भन्ने कुरालाई विवाहसँग जोडेर हेर्यौं, विवाहमा परिणत भयो भने त्यो सफल प्रेम, भएन भने असफल भनेर ट्याग झुन्ड्याउने काम गर्यौं हामीले, जुन बुझाइ गलत छ। विवाह हुने बित्तिकै त्यो प्रेम सफल भयो भनेर बुझियो भने त्यो निकै नै ठूलो भ्रम हुन सक्छ। विवाह त एउटा कार्य हो अनि सफलता या असफलता भनेको चाहिँ परिणाम हो, त्यसैले कार्य पूरा हुँदैमा परिणामको टुङ्गो लगाएर सफल भयो भन्नु हिमाल चढेको मान्छे टाकुरामा पुग्ने बित्तिकै सफल भयो भने जस्तै हो, किनकि चुली उपन्यासमा स्वरू भक्तले भन्नुभयो जस्तै हिमाल चढ्नु भनेको हिमाल ओर्लनु पनि हो। प्रेम सम्बन्ध हुनु भनेको त एक अर्काप्रतिको माया, सम्मान, दृष्टिकोण यथावत रूपमा गिरावट नआउनु अथवा कायम रहनु पो हो त। जुन कुराको निश्चितता विवाहले गर्न सक्दैन, विवाहपछि त्यस्तै अवस्था कायम नरहन पनि सक्छ। आखिर हामीले अधिकांशको त्यस्तै देखेकै छौं क्यारे, त्यसैले पनि मलाई चाहिँ त्यस्तो लाग्छ। कोही हुनुहुन्छ फोन सम्पर्कमा, म उहाँको विचार लिइहाल्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म कासोदीबाट कमल चापागाई बोल्दैछु। कमलजी कावासुतीबाट, कमलजी प्रेम सम्बन्ध विवाहमा परिणत हुनुपर्छ कि पर्दैन, कतिको आवश्यक छ प्रेम अमर रहनको लागि? हजुर, हेलो दाजु सुन्दै हुनुहुन्छ? मैले प्रश्न पनि राखेँ तपाईँलाई, प्रेम सम्बन्धहरू विवाहमै परिणत हुनुपर्छ कि पर्दैन, के लाग्छ तपाईँलाई? प्रेम भन्ने कुरा वास्तवमा जानेर बुझेर योजना बनाएर गरिने कुरा होइन। मलाई के लाग्छ भने तसर्थ यो प्लान विहीन तरिकाले र आफै हुने हुनाले यो विवाहमै परिणत हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्दैन दाजु। अब तपाईँको मुक्त राख्नुहोस् कमलजी। भटभती पोल्छ छाती किन हो र आमा, भटभती पोल्छ छाती किन हो र आमा, सबका लागि मन अजाती किन हो र आमा, भटभती पोल्छ छाती किन हो र आमा, भविष्यलाई सम्झेर कति पिर मान्नु मैले, भविष्यलाई सम्झेर कति पिर मान्नु मैले, न दिन मानिन्द्रा न राती किन हो रामा, भदभती पोल्छ छाती किन हो रामा, सबका लागि मन जाती किन हो रामा। घरमा चुहिने त्यो छानो भयो होला, घरमा चुहिने त्यो छानो भयो होला, कहिले पुग कहिले अपुग मानो भयो होला, घरमा चुहिने त्यो छानो भयो होला, कहिले पुग कहिले अपुग मानो भयो होला, सबै नेपालीको जस्तै आमा तपाईँको पनि, सबै नेपालीको जस्तै आमा तपाईँको पनि, टाढा हुनुभयो होला बिरानो भयो होला, घरमा चुहिने त्यो छानो भयो होला, कहिले पुग कहिले अपुग मानो भयो होला। नमस्कार, छुटिन्छौं। नमस्ते कमलजी, कावासुतीबाट आउनु भएको थियो। अब चाहिँ तपाईँको फोन हामी लिन भ्याउँदैनौ है, प्रेम सम्बन्ध विवाहमा परिणत हुनु कतिको आवश्यक छ के लाग्छ भन्ने विषयमा तपाईँको विचार बुझौं। प्रेम सम्बन्धको अन्त्य हुनु भनेको प्रेमको अन्त्य हुनु होइन, बरु त्यो सम्बन्धको रूपमा परिवर्तन हुनु चाहिँ हो। वियोगपछि प्रेम मासिँदैन, झन् झाँगिन्छ। बरु दुवैजनाले नचाहँदा नचाहँदै परिवारको करकापमा परेर छुटिनु परेको हो भने त झन् त्यो प्रेम जिन्दगीभर मनभित्र सम्झना बनेर कैद भएर बस्छ। यदि एकजनाले छोडेर गएको हो भने पनि त्यो अर्को पक्ष चाहिँ एक खाले माया मनमा बोकेर बसिरहेको हुन्छ जिन्दगीभर। सुसुप्त रूपमा रहला त्यो माया, त्यो आफ्नो ठाउँमा छ, तर त्यो भित्रभित्र निकै नै सुरक्षित गरी बसेको हुन्छ पत्थरमा खोपे झैं। मौका पाउने बित्तिकै प्रस्फुटन भइहाल्छ त्यो प्रेम। यसर्थमा पनि विवाह हुन नसक्दा प्रेम नै नाश भएर जान्छ भन्नु चाहिँ किमार्थ तर्कसङ्गत रहन सक्दैन होला। आफ्नो विचार यतिखेर म उत्कृष्ट छ मुक्तक मध्येको बाँकी तीनवटा मुक्तक अघि सार्छु। धनराज अविरल कैलाली हाल रोल्पामा हुनुहुन्छ। कसको रगत कसको पानी हो, को सज्जनको बेइमानी हो, जरुर हिसाब हुनेछ एक दिन, को कातरको स्वाभिमानी हो, कसको रगत कसको पानी हो। लोकराज सर्जन बर्दिया खरिनेका मित्रको मुक्त अघि सार्छु। या त जित या त हार हुनुपर्छ, बाँच्नुको अलिकति सार हुनुपर्छ। या त जित या त हार हुनुपर्छ, बाँच्नुको नि अलिकति सार हुनुपर्छ। दुईटा मुटु छुट्टिएर बाँच्नुको के अर्थ, सँगै जिउने भए मिल्ने विचार हुनुपर्छ। या त जित या त हार हुनुपर्छ, बाँच्नुको अलिकति सार हुनुपर्छ। अन्तिम मुक्तक जीएम दिपु दिबे देपेन्द्र खोला गाउँ पाँच सर्केना रुकुम हाल डोटे दिपालमा हुनुहुँदो रहेछ। हल्ला चल्नेछ गाउँमा हल्ला चल्नेछ, म मरेको तिम्रो नाउँमा हल्ला चल्नेछ। हल्ला चल्नेछ गाउँमा हल्ला चल्नेछ, म मरेको तिम्रो नाउँमा हल्ला चल्नेछ। रेडियोबाट हुन सक्छ या पत्रिकाबाट हुन सक्छ, तिमी बसेको ठाउँमा हल्ला चल्नेछ। हल्ला चल्नेछ गाउँमा हल्ला चल्नेछ, म मरेको तिम्रो नाउँमा हल्ला चल्नेछ। उत्कृष्ट छ मुक्तक सबैलाई धन्यवाद। 198 जनाले सहभागिता जनाउनु भएको थियो, सहभागिता जनाउनु हुने तपाईँ सबैलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु। कार्यक्रमको अब चाहिँ अन्तमा छौं। कार्यक्रम यतिन्जेल सुनेर बस्नुहुने तपाईँ सबै सबैलाई आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद दिन चाहन्छु। अनि आजको श्रृंखलामा मलाई वरिष्ठ निर्माता निर्देशक तथा कलाकार तुलसी घिमिरेसम्म पुर्याउनको लागि त्यो माध्यम दिएर मलाई सहयोग गर्नुहुने चितवनको कालिका एफएमका कार्यक्रम प्रस्तोता श्यामराज विश्वकर्माप्रति म आभार व्यक्त गर्न चाहन्छु। यसै गरी मलाई यतिन्जेल प्रविधिबाट साथ दिनुहुने भजराज विश्वकर्माप्रति हृदयदेखि नै कृतज्ञता। तपाईँ जो आज पनि फोन डायल गर्नुभयो र तपाईँको फोन लागेन, अर्को हप्ता तपाईँको फोन लागोस्। अनि अर्को कुरा, तपाईँलाई आज मैले भ्याइनँ तर म अर्को हप्ता चाहिँ लिएर आउँछु। तपाईँका धेरै पत्रहरू मलाई प्राप्त भएका छन्, त्यसरी पनि त्यो पत्रहरू म क्रमैसँग लिएर आउनेछु है, प्रतीक्षा गरेर बस्नुहोला। मैले शुरूआतमा भनेको एउटा कुरा फेरि दोहोऱ्याउँछु, कार्यक्रम बहकिने मन बजाउने रेडियोहरूको लागि एउटा प्रक्रिया हामीले थालनी गरेका छौं, श्रावण 1 गतेदेखि नै लागू हुने गरी। त्यो प्रक्रियामा आइदिनुहोला, सम्पर्कमा आइदिनुहोला। बहकिने मन www.facebook.com/बहकिनेमनमा पनि हामीले त्यो सूचना राखेका छौं, त्यसबाट पनि सम्पर्कमा आउन सक्नुहुन्छ। र यो कार्यक्रम तपाईँले www.eutamancyse.blogspot.com यो मेरो आफ्नै ब्लग हो, यसमा पनि तपाईँले सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ भोलिदेखि। अब चाहिँ कार्यक्रमबाट छुट्टिनुपर्छ। प्रेम सम्बन्ध विवाहमा परिणत हुन आवश्यक छ कि छैन, यो प्रश्नको जवाफ राख्दै महावीर विश्वकर्मा पनि अर्को श्रृंखलासम्मको लागि चाहिँ तपाईँको यो सामिप्यताबाट ओझेल पर्छु। प्रेमपछि विवाह त्यो रहर भइदिन्छ, प्रेमपछि विवाह त्यो रहर भइदिन्छ, त्यही रहर कहिले काहीँ जहर भइदिन्छ। प्रेमपछि विवाह त्यो रहर भइदिन्छ, त्यही रहर कहिले काहीँ जहर भइदिन्छ। एकअर्कामा चोखो माया गरिएको भए यदि बिहे बिना पनि प्रेम अमर भइदिन्छ। प्रेमपछि विवाह त्यो रहर भइदिन्छ, त्यही रहर कहिले काहीँ जहर भइदिन्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार। तिमी मेरो हुनै पर्छ भन्ने पनि छैन मलाई, तिमीलाई सुख मिल्छ भने बाँचिदिन्छु मुटु जलाई, तिमीलाई सुख मिल्छ भने बाँचिदिन्छु म मुटु जलाई